গ্যালাক্সি একাডেমি ধুরাবাজার সিন্ধুলি। सम्पूर्ण श्रोता साथीहरूलाई जो यति बेला सुन्दै हुनुहुन्छ सिन्धुली जिल्लाकै पहिलो रेडियो स्टेसन रेडियो सिन्धुलीगढी एफएम 92 मेगाहर्ज, र आज तपाईँको सामु तपाईँको माझमा आइसकेका छौँ फेरि पनि हामी एसएमएस 92 लिएर। सुन्दै हुनुहुन्छ एसएमएस 92 हो यो बजिरहेको प्रोग्राम, तपाईँकै रमाइला भन्दा रमाइला मेसेजहरूले भरिएको यो प्रोग्राममा। तपाईँ पनि चाहनुहुन्छ सहभागी हुन, मेसेज गर्न भने तपाईँ पनि सक्नुहुनेछ। त्यसको लागि तपाईँ जानुपर्ने हुन्छ मोबाइलको मेसेज बक्समा, टाइप गर्नुहोस् एसडिएच, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस्, र तपाईँलाई लेख्न मन लागेका मेसेजहरू, तपाईँका मनका कुराहरू, दुःख सुखका कुराहरू, तपाईँको चाहिँ के भन्ने, आजको दिन कसरी बित्यो, आज त स्पेसियल डे भन्नु पऱ्यो हामी नेपालीहरूको लागि, किनकि हामी सम्पूर्ण लगभग 80% नेपालीज हामीहरू चाहिँ कृषि पेसामा चाहिँ आबद्ध छौँ। त्यस कारणले कृषिको हाम्रो नेपालको मुख्य बाली भनेको चाहिँ धान बाली, र त्यो धान बालीमा पनि आज विशेष असार 15 धान दिवसको रूपमा हामीले मनाइरहेका छौँ। पक्कै पनि दिनभरि हिलो खेल्नुभयो होला, रमाइलो गर्नुभयो होला, रोपाईँ गर्नुभयो होला, दही चिउरा खानुभयो होला, होइन? के कस्तो भयो तपाईँको फिलिङ्स, तपाईँको आजको दिनभरिको भोगाई सेयर गरेर मेसेज गर्न सक्नुहुनेछ। त्यसको लागि प्रोसेस त उही हो, जानुहोस् मोबाइलको मेसेज बक्समा, टाइप गर्नुहोस् एसडिएच, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् तपाईँको मेसेज, र पठाइदिनुहोस् 7799 तपाईँको मेसेज एकैछिनमा लिएर आउने नै छु। यति बेला आवाज हो यो सुमन बरालको, टेक्निकली सपोर्ट पाइरहेको छु अञ्जन राणाको, मिठा मिठा गीत सङ्गीतको मजा लिनुपर्छ अनि सँगसँगै तपाईँको मेसेजको मजा लिनुपर्छ। त्यसैले यति बेला सदा चाहिँ प्रोग्रामको सुरुवातमा एउटा रमाइलो साङ्गीतिक आवाज राख्दैछु, टेन्सनलाई मार्दै गोली सोली, होइन? त्यस कारणले एकछिन राम्रोस् नाच्नुहोस् झुम्नुहोस्, एकैछिन पछाडि आउनेछु तपाईँको मेसेज लिएर। सुन्नुहोस् यो रमाइलो साङ्गीतिक आवाज यति बेला तपाईँको लागि। टेन्सनलाई मार्दै गोली सोली भएर नाच भएर नाच भएर नाच भएर नाच, कि औला औँसी कि औला चारनी, चिन्ताको हतकडीले मन किन बाँधनी, जो होला सो होला, जो होला सो होला, हे रौला भोलि भएर नाच भएर नाच भएर नाच। टेन्सनलाई मार्दै गोली सोली भएर नाच भएर नाच भएर नाच भएर भाइ छोरो बिछट्टै बाटो छ, काशीमा जानलाई खासाको बाटो छ, ओ बाबा पायो छोरो बिछट्टै बाटो छ, काशीमा जानलाई खासाको बाटो छ, लाटो बाटो छे भनी माया गर्ने मोटो छ, बुझ्दिन एउटीले मन कोटो कोटो छ, माया माया माया माया माया छोडेर जानी हो, आखिर संसार छोडेर जानी हो, छोड़ दे हे छोड़ दे कुरा छोड़ दे, फेरे पाटने हो एक दिन सबको झोली भैर नाच भैर नाच भैर नाच भैर नाच, टेंशन नहीं मार दे कोली। पक्कै पनि सुन्नुभयो यति बेला रमाइलो साङ्गीतिक आवाज, पक्कै पनि टेन्सनलाई मार्दै गोली सोली। त्यसैले तपाईँ पनि टेन्सन नलिनु होला, टेन्सनलाई चाहिँ यति बेला ठिक छ पुरा गोली मारिदिनु होला र सुन्नुहोस् रम्नुहोस् रमाउनुहोस्। यो हो तपाईँकै एकदमै प्रियभन्दा प्रिय कार्यक्रम एसएमएस 92 है। अब हिजो र अस्ति चाहिँ म आउन पाइनँ, तपाईँलाई क्रिन्जला दिदीले भरपुर मनोरञ्जन दिइरहनु भएको थियो, आज तपाईँ फेरि म आइसकेको छु। तपाईँलाई अब सधैँभरि मेरो आवाज सुनेर वाक्क भएर दिदी दिदी भनेर एकदम खोजी भइरहेको बेला हिजो अस्ति क्रिन्जलाले चाहिँ साथ दियो होइन, तपाईँलाई पनि एकदम भिन्दै टेस्ट सुन्नुभयो होला, भिन्दै टेस्ट पाउनु होला प्रोग्रामबाट होइन, अनि मलाई पनि सहयोग भयो एक किसिमको, थ्याङ्क यू सो मच। अब फेरि पनि उसको चाहिँ यस्तै प्रोग्राममा म भरसक चाहिँ अब सधैँ ल्याउने कोसिस गर्छु। अब ऊ कहिले कहिले मुड चल्छ होइन, कहिले कहिले उसलाई चाहिँ त्यो टाइम मिल्छ, तैँले तैँले चाहिँ अब आउने नै छ तपाईँको माया अनुसार होइन। आज पनि अब मसँग तपाईँका थुप्रै मेसेजहरू छ, म तपाईँको मेसेजतर्फ लाग्दैछु। त्योभन्दा अगाडि तपाईँ पनि भर्खरै मात्र सुन्दै हुनुहुन्छ रेडियो र चाहनुहुन्छ मेसेज गर्नुको लागि भने जान सक्नुहुनेछ मोबाइलको मेसेज बक्समा, टाइप गर्नुहोस् SDH एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92 फेरि एक स्पेस दिनुहोस् र मेसेज लेख्नुहोस्, पठाउनुहोस् 7799। यति बेला आजको लागि फर्स्ट एसएमएस लिइरहेको छु मैले। मायामा धोका खाएपछि आफ्नो छाती आफैले कुट्छ नरे, मायामा धोका खाएपछि आफ्नो छाती आफैले कुट्छ नरे, टेक्निकी देख्नुमा त्यत्तिकैमा रेडियो खोली एसएमएस 92 सुन्छन् अरे, प्रोग्राम सुन्दा सुन्दै बिचमा सङ प्ले हुन्छ अनि आनन्दले घुर्छन् अरे, हल्का हल्का आँक हल्का आन के लेख्नु भयो यार, यो हल्का आनन्दको अवस्था होइन त दा। हाई के छ खाना भयो, आई एम उमेश बस्नेत भीमस्थानबाट हो के लेख्नु भएको छ, ओके उमेशजी तपाईँलाई त हल्का आनन्द भयो, अलिक भरपुर आनन्द लिनुहोस् न, किन हल्का लिने नलिनु लिइसकेपछि होइन। भीमस्थानबाट पठाइदिनु भयो मेसेज, धेरै धेरै धन्यवाद। लेख्नु भएको छ अरू, अनि के छ खबर, अब बज्ने सङ अल फ्रेन्ड्सलाई सुनाउन र हजुरलाई पनि ल दा, ओके बाई भनेर लेख्नु भएको छ, थ्याङ्क यू सो मच उमेशजी, नेक्स्ट टाइम पनि तपाईँको मेसेज चाहिँ पढ्न पाउँ है त मैले। अर्को मेसेज लिँदैछु म यति बेला प्रोग्रामको लागि, पेन इज एम्प्टी विदाउट कभर, यो चाहिँ अस्ति नै पनि एकचोटि पढेको याद आइरहेको छ, पेन इज एम्प्टी विदाउट कभर, लाइफ इज नथिङ विदाउट लभर, है लभर मिन्स माया गर्ने मान्छे भइदिनु भने पक्कै पनि जीवन अलिकता कस्तो कस्तो हुन्छ भनेर लेख्नु भएको छ होइन। दा एन्ड दिदी के छ न्यू खबर, लेख्नु भएको छ एकदम ठिकठाक, मेरो साथीहरूको नाम भन्नुपर्दा मुना मन्जु दिवस ललिता लक्ष्मी देवकी बेली दुर्गा सीता राम राज सुमन समिता विजय अनुका सुनिता रमेश रविन सुस्मिता कविता रिमा देव सरोज, ओएमजी कति धेरै नाम हो, सिमरन मेरो साथीहरू त धेरै छ, कसैलाई पनि बिर्सेको छैन हो, यसरी लेखेपछि त सबै परिहाल्यो नि, धेरै सम्झेको छु, म डाँडीमा सिम्पल अभागी दुखी, के लेख्नु भयो नि लाकी लेख्नु भयो कि लक्की लेख्नु भयो, सिम्पल अभागी दुखी लक्की विजय तामाङलाई धेरै धेरै धन्यवाद, उही मलाई माया गर्ने आरलाई चाहिँ ADZ भन्न चाहन्छु ल, लेख्नु भएको छ ल, के भन्नुभयो, यो कोड ल्याङ्ग्वेज चाहिँ मैले बुझिनँ, अब ADZ भन्नुभएको छ, यसको मिनिङ चाहिँ के हो आइडन्ट नो है, बुझिसक्नु भयो होला आरले। अर्को मेसेज, हाई दी के छ खाना भयो त, लेख्नु दीको अब खाना भइसक्यो होला नि, म रातमाटाबाट अनुपा माझी, म मेरो फ्रेन्ड्स रन्जिता मनिषा शान्ता एन्ड विनिता मिस यु भनिदिनु ल, ओके बाई भनेर लेख्नु भएको छ, थ्याङ्क यू सो मच, मैले भनिदिइसकेँ ल। अर्को मेसेज आयो, हेलो दी खाना भयो त, दी प्रोग्राम बब्बाल छ ओ ल, आई एम टिका आई डु रानीचुरी 8 ढङ्गलेबाट बाई भनेर लेखेको छ। ल थ्याङ्क यू सो मच। अर्को मेसेज, हाई दा म लीला फ्रम ढुङ्ग्रेबास, माई फ्रेन्ड्स कल्पनालाई लभ यु भन्छु ल भनेर लेखेको छ। ओके अर्को मेसेज, टुक माई ट्याप ट्याप माई के लेख्नु भा, टुक माई ट्याप ट्याप माई द्याट फास्ट इज माई अल ओ के लेख्नु भयो यार, फास्ट इज माई अल माई फ्रेन्ड्स, हाई दा आई एम अमलेबाट भावना सुनवार दा, माई फ्रेन्ड्स सबिना सोभिता दलम। अनि त्यसपछि म्यासेज छैन, सायद केही लेख्नु भएको थियो होला तर पुरा म्यासेज आएन। थ्याङ्क यू सो मच। अलिकता कता के गर्नुभयो या यति नै लेख्नु भएको नि त्यो कुरो चाहिँ थाहा भएन होइन, जस्ट फुल सेन्टेन्स छैन जस्तो लागिरहेको छ। अर्को म्यासेज, हाई दि आई एम मन्जु श्रेष्ठ फ्रम सिलामे, माम भयो त दिको लेख्नु भएको छ, दिको माम भइसक्यो होला। मेरो फ्रेन्ड सुनिता शर्मिला सन्जु रेशमी तृष्णा सुमन एन्ड अल फ्रेन्ड्सलाई मिस गरेको छु भनिदिनु ल बाई दी लेख्नु भएको छ। थ्याङ्क यू सो मच। दिले चाहिँ यति बेला घरमा सर आनन्दले तपाईँको चाहिँ म्यासेज सुनिरहनु भयो होला, पुरा मुस्कुराउँदै मुस्कुराउँदै होइन। हाई दी खाना भयो, आई मिस यु लेख्नु भएको छ। ल दीको तर्फबाट नि मिसिङ यु टु बाई, गुड नाइट, नेक्स्ट एसएमएसमा भेटौँला, आई एम अञ्जना अले लेख्नु भएको छ। ल धन्यवाद। हाई दी के छ खबर, खाना भयो त हजुरको, म चाहिँ आज अल फ्रेन्ड्स ए टु जेडलाई मिस यु भन्न चाहन्छु ल दी, लङ्गुर खोलाबाट प्रकाश मगर। थ्याङ्क यू सो मच प्रकाशजी, नेक्स्ट टाइम पनि म्यासेज गर्नुहोला। अर्को म्यासेज छ, हाई दी के छ खबर, खाना भयो त लेख्नु भएको छ, खाना भइसक्यो होला होइन। इट्स मी आशा माझी फ्रम रातमाटा, म माई अल फ्रेन्ड्स बिमला चामली चमेली लेख्नु भएको यार होइन, चमेली कमला रिता सगुन निरुता एन्ड माई लभली सिस्टर अनुपा माझी डट डट लेख्नु भएको छ। अब त्यो पछाडि के भन्न खोज्नु भयो हो मैले बुझिनँ होइन। एक्लो पिपलसँग पनि बर हुनेछ, वा वा वा, एक्लो पिपलसँग पनि बर हुनेछ, सानै भए पनि झुपडी घर हुनेछ, दुई तिन वर्ष कुरो सानो मेरो नामसँग तिम्रो थर हुनेछ, वा वा होइन त दी लेख्नु भएको छ, पक्कै पनि हो नि, दीलाई नै लेख्नु भयो, दीको नामसँग आफ्नो नामसँग मतलब आफ्नो थरसँग दीको नाम राख्न खोज्नु भयो क्या हो, डेन्जर कुरा आएँ यहाँ त, अलिक कन्फ्युज भयो म त। म मेरो फ्रेन्ड्सहरू सङ्गीता सुनिता अनिता र बेस्ट फ्रेन्ड सिएनएसलाई आई लभ यु भन्न चाहन्छु, र मेरो लङ्गुर खोलाको फ्रेन्ड प्रज्वल थापा मगरलाई बिर्से पनि मैले चाहिँ ए युले बिर्से पनि मैले चाहिँ मिस गरिरहेको छु है फ्रेन्ड, अनि कुडुलेको सुदीप र सन्दीप दादालाई मिस गरिरहेको छु ल बाई, आई एम मगरनी जेठी सोफिया फ्रम जरायटार भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच मगरनी जेठीलाई, आगामी दिनमा पनि म्यासेज गर्दै गर्नु होला है। हाई दी के छ, माई फ्रेन्ड वाइलाई मिस यु र दिदी मन्जुलाई लभ यु भन्छु, आई एम रश्मि खुसी रानीचुरीबाट लेख्नु भएको छ, खुसी भइरहनुहोस् रश्मिजी सधैँभरि। अर्को म्यासेज, हेलो दी नमस्ते है लेख्नु भएको छ, ल नमस्ते तपाईँलाई मेरो तर्फबाट दीको तर्फबाट नि, दी दा आउनु हुँदा एसएमएस पलाइ एसएमएस पालै आएन, हिजो आउनु भएको छ पढ्नुहुन्छ कि, ए हजुर आउनु भएको छ पढ्नुहुन्छ कि, जे भयो नि पढ्ने बेला चाहिँ म आइपुगेँ है मित्र कि भन्ने आशामा एसएमएस पठाएको छु ल, यो एसएमएसले पनि पालो पाउँछ कि पाउँदैन डर लागिरहेको छ, अब त डर हराइसक्यो होला, खुसी लागिसक्यो होला, खै एसएमएस किन वाचन नगर्नु भयो, रिप्लाई नि आएकै थियो, दुःख लाग्यो दे कस्तो दामी गर्ने भाइ, एसएमएस वाचन नभएकोमा जे होस् प्रोग्राम चाहिँ खतरा लाग्छ, आई लभ यु, ए ओके भाइ लेख्नु भएको रहेछ, थ्याङ्क यू थ्याङ्क यू, तपाईँको म्यासेज दियो भने मैले पढिदिइसकेँ है आज चाहिँ। अर्को म्यासेज, हाई दी के छ खबर, आई एम विष्णु साङतान असफल कान्छी फ्रम मरिन मथौली, दी मेरो फ्रेन्ड्स एन्ड फ्यामिलीलाई लभ यु भन्न चाहन्छु, विशेष गरी एसएमएस 92 लभ यु, ओके बाई गुड नाइट लेख्नु भएको छ, थ्याङ्क यू सो मच। अर्को म्यासेज, हाई दिदा नमस्ते के छ खबर लेख्नु भएको छ, एकदम ठिकठाक ठिकठाक्स, माम हाम भयो त, माई अल फ्रेन्ड्स एन्ड फ्यामिलीलाई मिस यु एन्ड 143 भन्न चाहन्छु ल, एन्ड भाइ सुनिल उमेशलाई 143 भनिदिनु ल, आई एम समीक्षा लामा पल्लु रामपुरबाट, ओके बाई दी दादा लेख्नु भएको छ, थ्याङ्क यू सो मच। दुवैजनाको तर्फबाट फेरि फेरि पनि म्यासेज पढ्न पाइयोस्। अर्को म्यासेज, हाई सिस माम भयो, म चाहिँ अभिषेक ठुलडाँडाबाट मेरो बेस्ट साथी एमलाई लभ यु, अल फ्रेन्डलाई मिस यु सुनाउनु ल, ओके बाई भनेर लेख्नु भएको छ, थ्याङ्क यू सो मच, मैले सुनाइदिइसकेँ। अर्को म्यासेज, हाई दी हाउ आर यु लेख्नु भएको छ, दी त एकदम फाइन, माम भयो त, माम चाहिँ भर्खर अघि भर्खर त्यहाँनिर म यता आउँदाखेरि अलिक भर्खर याद आयो है, अघि चाहिँ मैले माम भइसक्यो होला भन्नु थाहा नै थिएँ होइन। भर्खर यहाँ सूचना पाएअनुसार चाहिँ पुरा प्लास्टिकमा 1.5 किलो रायाको मासु लिएर भर्खर जाँदै गरेको त्यहाँ मैले देखाएको थिएँ। हेर्नु साथीहरू, अब पार्टी सर स्पेसल केको नि हामीलाई चाहिँ अलिक थाहा भएन, जे भए पनि अब एकछिनमा खाने विचारमा छ, खाइसकेका छैन यति बेलासम्म। ल, यो चाहिँ एकदम ताजा खबर है तपाईँको लागि, ब्रेकिङ न्युज। हाई दिदी, के छ खबर, खाना भयो? भद्रकाली 8 दोबानबाट अनुष्का मगर, गुड डे नाइट। गुड नाइट दिदी लेख्नु भएको छ, ल दिदीलाई गुड नाइट लेख्नु भएको छ। अर्को म्यासेज, अघिको म्यासेज चाहिँ सन्दीपाजीको रहेछ है, मैले नाम भन्न छुट्याइछु लास्टमा, सरी। ल, तपाईँको भोइसमा त के हो के दम खतरा पो छ त, यो चाहिँ क्रिन्जला लगाएको म्यासेज है मलाई न। बाई दी, इट्स मी सन्दीपा भनेर लेख्नु भएको छ, सन्दीपाजीलाई चाहिँ दम भएको भोइस लागेको छ, पुरै स्पिकरै फुट्यो कि उहाँको है। हेलो दी, खाना भयो? अनि के छ हो खबर? लिपस्टिक भन्ने सङ प्ले गरिदिनु न ल है, लेख्नु भएको छ। लिपस्टिक सङ धेरै बज्छ क्या, धेरै बजाउँदा पनि हुँदैन, फेरि लिपस्टिक लतपत्यो भने अलिक गाह्रो पर्छ। बट के लेख्नु भयो दालाई? बेस्ट के हो कुरकानी अलिक बुझेन। अन्जान दालाई बास्ट रुपेस्ट के लेख्नु भयो, म त पुरै बुझिनँ त्यो त। ल, म सिन्धुली पानी ट्याङ्कीबाट युवराज कुमार हो, माई बेस्ट फ्रेन्ड्स एसलाई 143 भन्न चाहन्छु है। बाई दिस यु, नेक्स्ट एसएमएस लेख्नु भएको छ, थ्याङ्क यू सो मच युवराजजी, नेक्स्ट टाइम मेसेज गर्न पाइयोस्। दी, मेरो दुईवटा म्यासेज त गायब भयो त, यसरी गायब पारिदिन पाउँदैन नि दी। इट्स मी सन्दीपा, ओके बाई, टाटा लेख्नु भएको छ, ल टाटा सन्दीपाजी। के गर्ने भिडभाडमा, तर म्यासेज गायब भएन, कता कता बसिरहेको थियो, अहिले भर्खर आइसक्यो त, गायब हुँदैन, हामी खोजी खोजी ल्याउँछौँ, किन चिन्ता। गुड इभिनिङ भनेर लेख्नु भएको छ, गुड इभिनिङ दा एन्ड दिदी, खाना खानुभयो त दा? मेरो फ्रेन्डहरूलाई मिस यु एन्ड लभ यु भनिदिनु ल दा, केही कदम सङ ल, प्लिज प्लिज प्लिज। अनि यो सङ मेरो फ्रेन्ड्स एन्ड फ्यामिलीलाई सुनाउन चाहन्छु दा, म लक्ष्मी तामाङ फ्रम छरछरे अमालेबाट। ल, छरछरे अमालेबाट चाहिँ उहाँले चाहिँ केही कदम भन्ने गीत भन्नुभएको छ, यसो हेर्दै गरेर त हुन्छ नि यो गीत, अब अलिकति सेन्टी चाहिँ हुनु भएन होइन, त्योभन्दा बाहेक अरू कुनै रहेछ भने अहिले बन्ने सम्भावना। जिन्दगी एउटा अमूल्य फुल हो जसको मूल्याङ्कन गर्न सकिँदैन सकिँदैन। एसएमएस 92 एउटा यस्तो प्रोग्राम हो जसलाई चाहेर नि जिन्दगीभरि भुल्न सकिँदैन। वा वा वा वा, धन्यवाद धन्यवाद। हाई दा, नमस् मात्र आएको छ है, नमस् त्यो नै छैन, अब छुट्या हो क्या म्यासेज, म बुझ्छु नि कुरा, पछाडि नाम लेख्नु भएको थियो होला, के लेख्नु भएको थियो होला, थर लेख्नु भएको थियो होला होइन, त्यो कुरा आज छैन है मित्र। फेरि पनि म्यासेज गर्नु होला, 584 नम्बर हुने साथीको मित्र म्यासेज हो यो। ओ ओ ओ, मैले त म्यासेज दुइटा एकै ठाउँमा गाब्दिएर पढेछु क्या जस्तो लाग्यो है। अर्को म्यासेज, जिन्दगी एउटा अमूल्य, ए त्यही म्यासेज माथि आएर फुल, ल नमस्ते भनेर लेख्नु भएको छ। अन्जान दालाई छड्के सलाम सुनाइदिनु ल, आई एम समीक्षा लामा पल्लो रामपुरबाट, माई अल फ्यामिली एन्ड फ्रेन्ड्स DASRDAN भाई SUलाई 143 सुनाइदिनु, ओके बाई दा लेख्नु भएको छ, ल थ्याङ्क यू सो मच। अहिलेको आदि म्यासेज यता आएर पुरा भाइ। हाई, आई एम निशा मगर फ्रम रानीचुरीबाट, आई लाइक दिस प्रोग्राम, ओके बाई भनेर लेख्नु भएको, थ्याङ्क यू सो मच फर लाइकिङ अस। रितो छ गमला, त्यहाँ फुलेकै छैन, फुल फुलेकै छैन। रितो छ गमला, त्यहाँ फुल फुलेकै छैन, बिर्सेर पनि तिमीलाई भुलेकै छैन। हेलो दा एन्ड दी, नमस्ते भन्नुहोस्। नमस्ते, के छ खाना भयो? आई एम सुनिता सुनवार फ्रम बस्तीपुर, थ्याङ्क यू सो मच सुनिताजी। खानपिन भइसक्यो, कोही कोहीको बाँकी होला, अल फ्रेन्ड्सलाई मिस यु भन्दै छुट्टिन्छु, बाई भनेर लेख्नुहोस्, थ्याङ्क यू सो मच। नेक्स्ट टाइम पनि एसएमएस पठाउँदै गर्नुहोला। ओ सम्धी खाना सोलजी, दाईको साली भाइको नि साली, तर दाईको श्रीमती भाइको चाहिँ भाउजू किन होला दा रे? खतरा खतरा क्वेसन आउँछ क्या साथीहरूको, के त अब अहिले तपाईँको दाई त्यहाँ नजिकै भए गालामा चुप भिडिसक्नु हुन्थ्यो होला होइन, जे भयो नि अब म अहिले चाहिँ अब के पनि गर्दिनँ होइन, दाईलाई सुन्नु न एकचोटि किन यता भनेर, त्यसपछि थाहा भइहाल्छ नि। आइएम भद्रकालीबाट DNB, ओके बाई सी यु लेख्नुहोस्, थ्याङ्क यू सो मच। अर्को म्यासेज, हेलो दा के छ खबर? माम भयो? आई एम ललिता पुलामी लङ्गुर खोलाबाट, माई बेस्ट अनितालाई मिस यु भन्छु, ओके बाई दा लेख्नु, थ्याङ्क यू सो मच। अर्को म्यासेज, हेलो दा एन्ड दी खाना भयो त, अल फ्रेन्ड्सलाई लभ यु भनिदिनु, ओके दा गुड नाइट लेख्नुहोस्, थ्याङ्क यू सो मच। नाम लेख्नु भएको छैन, 1 7 1 2 छ लास्टमा नम्बर चाहिँ। त आँखा तिम्रो होस्, आँसु मेरो होस्, मुटु तिम्रो होस्, धड्कन मेरो होस्, तिम्रो माया यस्तो होस्, सास तिम्रो रोकिँदा लास मेरो होस्, हाइदा माम हाम भयो, आइएम अर्जुन तामाङ भनेर लेख्नु भएको छ। अर्जुनजीलाई पनि धेरै धेरै धन्यवाद, यो मेसेज धेरैचोटि पढेको मेसेज हो, यस्तै यस्तै टाइपको होइन, त्यही पनि धन्यवाद। नयाँ नयाँ पठाउनु न साथीहरू, नयाँ नयाँ। हेलो दा, के छ खबर, के छ खबर, माम भयो त हजुरको लेख्नु भएको छ, माम भइसक्यो। राजको छोरो दिप्सन, राजको छोरो दिप्सन फ्रम सिन्धुली अरुण ठाकुरबाट, म चाहिँ माई फ्यामिली एन्ड अल फ्रेन्ड्सलाई मिसी एन 143 भन्छु दा, ओके बाई बाई, थ्याङ्क यू सो मच। यति बेला भने एउटा अर्को चाहिँ एउटा गीत सङ्गीततिर जाने बेला भयो जस्तो लाग्यो मलाई। तपाईँ म्यासेज गर्न चाहनुहुन्छ भने चाहिँ टक्क जानुहोस् मोबाइलमा, टुँ टाइप गरेर म्यासेज लेख्ने ठाउँसम्म जानुहोस्। त्यहाँ गइसकेपछि के लेख्नुहोस् सुरुमा भन्दाखेरि SDH लेख्नुहोस्, त्यसपछि एक स्पेस या खाली ठाउँ छोड्नुहोस्, त्यसपछि टाइप गर्नुहोस् नम्बरमा 92, दुईवटा नम्बर टाइप गर्नुहोस्, फेरि एक स्पेस दिनुहोस् र तपाईँको मनको कुराहरू लेख्नुहोस्, पठाउनुहोस् 7799। तपाईँको म्यासेज फेरि पनि लिएर आउनेछु एकैछिनमा। यति बेला यो एउटा अर्को साङ्गीतिक आवाज तपाईँको लागि म राख्दैछु, सुन्नुहोस्, रमाउनुहोस्, रमाउनुहोस्, म्यासेज पठाउँदै गर्नुहोस्। आउनेछु एकैछिन पछाडि। केही कदम मायालु यो मेरो मन आफैलाई छोडेर तिमी तिर किन सर हिजो सम्म थियो अन्जान आज नजिक भयो झन् भयो झन् जितेर मेरो मन जितेर मेरो मन जितेर मेरो मन छु मिठो भुल गरेछु। पखे जितेर मेरो मन पके पनि तपाईँहरूको मन जितिरहेछु कि भन्ने कुरा लागिरहेछ, जित्न सफल भइरहेछु कि भन्ने कुरा लागिरहेछ, जित्न सकेको छुइनँ भने पनि कुनै आइडिया दिनुहोस् तपाईँको मन जित्नको लागि, तपाईँको मनमुटुसम्म सफल भएर बस्नको लागि प्रोग्राममा, होइन? तपाईँले चाहिँ अब हामीलाई एसएमएस गर्न चाहनुहुन्छ भर्खरै भने जान सक्नुहुनेछ, मोबाइलको मेसेज बक्समा टाइप गर्नुहोस् एसडिएस, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस् र पठाउनुहोस् तपाईँको चाहिँ एसएमएस, तपाईँको अनुभव, तपाईँको सल्लाह सुझाव, तपाईँको केही भोगाई अनुभव, कसैलाई मिस गरिरहनु भएको छ, कसैलाई विस गर्न चाहनुहुन्छ या कसैलाई केही भन्नु छ, सब कुराहरू तपाईँले चाहिँ टक्क सेयर गरेर पठाउन सक्नुहुनेछ हामीलाई मेसेज मार्फत। मेसेज पठाउनको लागि चाहनुहुन्छ भने प्रोसेस त त्यही हो, धेरैचोटि तपाईँलाई भनिसकेँ, थाहा नै छ। जानुहोस् मोबाइलको मेसेज बक्समा टाइप गर्नुहोस् एसडिएच, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् तपाईँको मेसेज, पठाउनुहोस् 7799। है त यो मेसेज तपाईँले पठाइसकेपछि हामीसँग ट्याक आउनेछ, तपाईँलाई चाहिँ एउटा रिप्लाई मेसेज हाम्रो तर्फबाट रेस्पोन्स मेसेज आयो भने तपाईँ ढुक्क पर्नुहोस्, तपाईँको मेसेज हामीले चाहिँ पायौँ भनेर, यदि रिप्लाई तपाईँले पाउनुभएको छैन भने चाहिँ त्यसमा चाहिँ केही चाहिँ कन्फ्युजन हुन्छ, त्यो मेसेज आएको नआएको त्यति चाहिँ कन्फर्म भएन, यदि ट्याक्क आयो मेसेज भने तपाईँलाई रिप्लाई पनि आउनेछ, त्यो अनुसार तपाईँ ढुक्क भएर बस्न पनि सक्नुहुनेछ र तपाईँको मेसेज ढिलो चाँडो जसरी भए पनि जहिले भए पनि प्रोग्राममा अवश्य नै स्थान पाउनेछ। त्यसलाई तपाईँले कता फ्यालिदिनु भयो, कता गायब भयो, यो कुराहरू चाहिँ पटक्कै नसोच्नु होला, किनकि ढिलो चाँडो होला त्यसमा मैले के गर्न सक्दिनँ साथीहरू, पालैसँग मेसेज पढ्नेछु, तर तपाईँको मेसेजलाई मैले फ्याल्ने छैन, नेग्लेक्ट गर्ने छैन, जसरी भए पनि पढ्नेछु, सुनाउनेछु, ढुक्क भएर मेसेज लेख्नु होला। है त यति भने अब लाग्दैछु फेरि पनि तपाईँकै मेसेजहरूतर्फ, मेसेजहरू आइरहेका छन् एकदम धेरैभन्दा धेरै, मेसेज पढ्न गइरहेको छु, लेख्नुहुन्छ अर्को साथीको मेसेज लिँदैछु यति बेलामा। मेसेज रहेको छ, के छ हौ खबर भाइ अनि बुने, लेख्नु भएको छ अब हाम्रो दाईले पठाउनु भएको छ मेसेज, हाल खबर सन्चै हो नि, नास्ता भयो त, लेख्नु भएको छ नास्ता, होइन यति बेला त खानै भइसक्यो, फुल फुलेर मात्र के गर्नु बास्ना नदिएपछि, वा वा वा वा वा, मैले अर्को लाइन पनि हेरिसकेँ पढ्दा पढ्दै, होइन अलिकता चाहिँ ठुलाएर, फुल फुलेर मात्र के गर्नु बास्ना नदिएपछि, एसएमएस गरेर मात्र के गर्नु एसएमएस वाचन नगरिदिएपछि, कति दुःख, वाचन भइसक्यो त। गीता हमाल, हाई आई एम गीता हमाल फ्रम तिन कन्याबाट, ओके बाई गीता हमालजी, तपाईँको मेसेज चाहिँ मैले चाहिँ फर्स्ट टाइम पढेर पढिरहेको जस्तो लाग्यो है, गीता हमाल नामको मेसेज चाहिँ, अब भने निर्धक्कसँग तपाईँ हेर्नुहोस् त, मेसेज पालो आइहाल्यो नि, तपाईँले नपढ्ने भन्ने त कुरै हुँदैन। अर्को मेसेज, नेक्स्ट टाइम पनि मेसेज गर्दै गर्नु होला है त, हाई दी, म एनजी गुरुङ फ्रम सिलामेबाट, मेरो बेस्ट फ्रेन्ड राजन गुरुङलाई मिस यु ल दा, अनि निलम श्रेष्ठलाई पनि मिस यु ल, हेलो दाई के छ, म उहाँको मेसेज सिधाइसकेँ है मैले एनजिजीको मेसेज। अर्को मेसेज, के छ खाना भयो त, आई एम रजेश बिके, पुरुष भनेको पुरुष हो, जुत्ता छुने पुरुष हो, कपास सिउने कुरुष कुरुष हो, घरमा पाइने उडुस हो, भनेर चाहिँ डायलग दिएछन्, त्यसपछि पुरुषले पनि दिएछ, मैला भनेको मैला हो, पैसा बोक्ने थैला हो, जति फुर्ती लाए पनि आखिर जाने भनेको पहिला हो रे। अब यो अलिकति दुःख लाग्यो होला कति साथी होला, जे होस् यो दोहोरी हो, रमाइलोको लागि बुझिदिनु होला, होइन? अब कतिपय जानेहरू गएका पनि छन्, अब के भन्न सकिन्छ र, होइन? तर सबैले अब मिलाएर बुझ्नु न, रमाइलोको लागि मात्र हो, कसैको जीवनमा मेल खान गयो भने संयोग मात्र हुनेछ, त्यो चाहिँ मैले थप्दै है, फेरि साथीलाई जोगाइदिए नि, नाम लेख्नु भएको छैन त्यही भएर होला, 300 नम्बर हुने साथीले पठाउनु भयो मेसेज हो, 5 रुपियाँको चप किन्दा पाप परेछ, पप परेछ लेख्नु भएको, के हो भने 5 रुपियाँको चप किन्दा पप परेछ, त्यसपछि के दाहिने आँखा झिम्काउँदा लप परेछ, होइन त दा, होला त नि, मलाई के थाहा त, म ठुलडाँडाबाट सुस्मिता साङ्कान हो, है दा अञ्जन दाको के छ नि, एकदम हाई दाई, खबर के छ खबर, अनि खाना भयो त दाई, मेरो फ्रेन्ड्सलाई मिस यु भन्न चाहन्छु, आई एम सोनी स्यावो भिमान, ओके बाई, लेख्नु, थ्याङ्क यू सो मच सोनीजी, हाई दाई नमस्कार, केसी ए के छ खबर लेख्नु भएको रहेछ, केसी लेख्नु भएको छ, के छ खबर, खाना भयो त दाई, अनि अञ्जन दाईको के छ नि, सोनी स्याव फ्रम भिमान, ल दुइटा मेसेज लगातार आएछ, अर्को मेसेज लिँदैछु म, हाई दाई नमस्ते दी, अनि खाना भयो त, लेख्नु भएको छ है दीलाई मेसेज आएको छ, अञ्जन दाई खबर के छ दी, म मेरो फ्रेन्ड्सलाई एलआईलाई मिस यु भन्छु ल दाई काहीँ दि काहीँ दाई मजाले लेख्नु भएको छ जे होस् अब मेसेज त गर्दा चाहिँ दिदी हुनुहुन्थ्यो होला होइन पढ्दा दाई छ त्यही भएर दुइटै लेख काम लाग्यो धेरै काम लाग्यो है आई एम सोनी स्याव ल लगातार तिनवटा मेसेज आयो है सोनीजीको विमान आई लाइक दिस प्रोग्राम ओके भाइ सुमन ब्रो लेख्नुहोस् थ्याङ्क यू सो मच अर्को मेसेज पनि पठाउनु होला ल आँखा तिम्रो होस् आँसु मेरो होस् ट्याङ ड्याङ ड्याङ ड्याङ ड्याङ कतिचोटि पढ्नु यार यस्तो मेसेज आँखा तिम्रो होस् आँसु मेरो होस् गीत बजाएर यार कानमा यत्रो स्वरमा ल्याएर बजाइदियो इयरफोनै फाल्नु पर्ने जसरी होइन आँखा तिम्रो होस् आँसु मेरो होस् मुटु तिम्रो होस् धड्कन मेरो होस् हाम्रो माया यस्तो होस् सास तिम्रो रोकिँदा लास्ट मेरो होस् हाइदा माम हाम भयो आई एम अर्जुन तामाङ अघि नैको मेसेज है मान्छे पनि सेम मेसेज पनि सेम नाम पनि सेम त दोहोऱ्याएर पठाउनु भयो मैले चाहिँ पढेँ होइन एउटै मेसेजलाई दोहोऱ्याएर अर्को मेसेज हाई दि एन दा नमस्कार लेख्नु भएको छ नमस्कार म दीपशिखा कार्की बितिजोर मेरो बाबालाई भेरी भेरी मिस यु एन्ड गुड नाइट भन्न चाहन्छु भने लेख्नु भएको छ पक्कै पनि म घरबाट टाढा हुनुहुन्छ त्यही भएर बाबालाई सम्झेर मेसेज गर्नु भएको छ दीपशिखा कार्कीजीले बेलटारमा कहाँ हुनुहुन्छ त्यो कुरा लेख्नु भएन होइन सरी बितिजोर है बितिजोर मैले बेलटार भने माफ गर्नुहोला है अर्को मेसेज लिन गइरहेको छु म यति बेला अर्को मेसेज म लिन गइरहेको छु कहाँ छ त अर्को मेसेज भन्दाखेरि हेर्दैछु है मित्रहरू अलिकति यहाँ ट्याक्क चाहिँ मेसेज भुल्यो क्या आँखा तिम्रो होस् ल यो मेसेज फेरि पनि दोहोरिसक्यो हो अर्को मेसेज आयो ल हाई दा एन्ड दी नमस्कार खाना भयो म शिवनगरबाट दिलेन्द्र कार्की बितिजोरमा हुनुभएको बाबा आमा बा अङ्कललाई भेरी मिस यु एन्ड गुड नाइट हजुरको छोरो नाति फर्स्ट टर्मिनल एक्जाम दिएर आउँछ है भने लेख्नु भएको छ आउँछ है अन्त कति रमाइलो मेसेज गर्नुभएको क्या है अब फर्स्ट टर्मिनल एक्जाम चल्दैछ या त एक दुई दिनमा चल्ला होइन अनि मेसेज सकेर घर आउँछौँ है बाबा मम्मी बाबा अङ्कल भनेर मेसेज लेख्नु भएको छ कति रमाइलो तरिकाले फ्यामिलीलाई होइन यति बेला सुनिरहनु भएको छ भने कति मजा आयो होला सुन्न पनि है धन्यवाद तपाईँलाई बितिजोरमा तपाईँको हुनुहुँदो रहेछ क्या फ्यामिली माझीबाट चाहिँ तपाईँले मेसेज गर्नुभयो धेरै धेरै धन्यवाद अर्को मेसेज लिएँ मैले यति बेला जलकन्या चपौलीबाट रिता बिक दिदी कार्यक्रम राम्रो छ लेख्नु भएको छ पक्कै पनि यो दिदीको लागि लेख्नु भएको दिदी चाउनु भएको थियो होइन अर्को मेसेज लिँदैछु दाई लासो छ ल अनि खाना भयो त म सुजता लामा सिन्धुलीगढी जलकन्या चपौलीबाट दाई सुरज गोलेको लागि दाई भनेर लेख्नु भएको छ के लेख्नु भयो मैले कुरो बुझिनँ सुरज गोलेको लागि मेसेज लेख्नु भएको क्या उहाँले चाहिँ होला सायद होइन त्यही बुझेँ है मैले चाहिँ त्यही बुझेँ अर्को मेसेज लिँदैछु म यति बेला हाई दा के छ खबर खाना भयो दा आई एम फ्रम अमले राजावासबाट अनुसा तामाङ माई फ्रेन्ड्स रेजिना शर्मिला शान्ता मन्जु ज्ञानी मुना सङ्गीता युनिसा सम्झना सुन्तली कमलीलाई मिस यु एन्ड लभ यु भन्न चाहन्छु ओके बाई दा भनेर लेख्नु भएको छ थ्याङ्क यू सो मच नेक्स्ट टाइम पनि तपाईँको मेसेज पढ्न पाइयोस् है त काँडा मात्र बिच्छ भन्थे फुल पनि भिज्यो आज कहाँ भिज्यो कसरी भिज्यो है काँडा मात्र बिच्छ भन्थे फुल पनि बिज्यो आज साज सजाएकै थिएँ मैले यो मुटुको धेरै माझ हाई दा के छ खाना खानु भयो त लेख्नु भएको छ खाना चाहिँ खाइसकेँ खाना म मन्जु श्रेष्ठ मेरो अल फ्रेन्ड्सलाई मिस यु भनिदिनु ल दा म मेरो फ्रेन्ड विजय सागर उमा गीता अभिषेक केपी उमेश दा बाई बाई भनेर लेख्नुभएको छ थ्याङ्क यू सो मच हेलो दादा हाउ आर यु हेभ यु टेकन फुड लेख्नु भएको छ फुड भन्दा पनि आज त विशेष दही चिउरा हो क्या र होइन जस दही चिउरा चाहिँ आज खाइयो क्या भनेर भन्न मिल्दैन क्या दही चिउरा नखान्थ्यो त्यो हाजिर है भनेर चाहिँ मेसेज अघि बिहान मैले कतातिर फेसबुकमा देखिरहेको थिएँ अनि होइन अब यस्तै अब कसैलाई अब त्यो मन नपराउनु सक्छ तर त्यो एउटा चाहिँ संस्कार हो होइन सकेसम्म मनाऊ ठिक छ रमाइलो मानौँ अर्को मेसेज मेरो साथीलाई मिस यु एन्ड लभ यु है आई एम इन्दिरा फ्रम रामपुर भन्ने खेल्नु थ्याङ्क यू सो मच अर्को मेसेज दा सन्चै हो त अनि खाना भयो त म सुमन कनपा पाँच पोखरेल गाउँबाट जुनेली रातमा होइन सुनौलो बिहानी भए हुन्छ पछि लेख्छु हौ दा बाई लेख्नुहोस् ल यसको बाँकी अंश चाहिँ अर्को प्रोग्राममा पढ्न पाइन्छ है त हाई दा के छ खबर म रानीचुरी एकबाट रिदम लामा माई फ्रेन्डलाई मिस यु ओके बाई बाई भनेर लेख्नुहोस् थ्याङ्क यू सो मच है रिदमजीलाई धेरै धेरै सम्झिरहनु भएको छ ए सरी सरी रिदमजीले चाहिँ म्यासेज गर्नु भाइ अर्को म्यासेज हेलो दा नमस्ते दा के छ पन्जाको ए छक्का पन्जाको तित्तिरी तित्तिरी भन्ने सङ प्ले गरिदिनु ल दामी लाग्छ लेख्नु भएको छ मलाई नि दामी लाग्छ तर त्यो अलिकति बढी नै बजिरह होला होइन अरू गीत अब नयाँ यसो पालो दिउँ न भनेर हो यदि अब भर्टाइ अरू चाहिँ त्यस्तो खासै रहेन भने अब त्यो गीतलाई चाहिँ पालो पाउँछ तर अर्को हप्ता है ल बजाउँला त्यही भएर इट्स मी मेनुका ठकुरी फ्रम बेलघारी भडार ओके बाई बाई लेख्नु थ्याङ्क यू सो मच मेनुकाजी म्यासेज पढ्यो धेरै दिनपछि हुन त म प्रोग्राममै अलिकति ग्यापिङमा आएँ होइन त्यसैले धन्यवाद अर्को म्यासेज खनेको छैन जोतेको छैन वा वा वा अहिले चाहिँ यो समसामयिक म्यासेज आयो क्या खनेको छैन जोतेको छैन नछ र धानको बिउ वा वा वा खनेको छैन जोतेको छैन नछ र धानको बिउ विष्णुको उमेर पुगेको छैन नभन आई लभ यु वा वा वा वा के भन्ने उहाँले चाहिँ अब अलिकति पछिलाई फाका राख्नुहुन्छ हेलो दा दी नमस्ते लासो फ्याफुल्ला दा मेरो म विष्णु साङतान असफल कान्छी हौ कान्छी हो कि कान्छा हो फ्रम मरिन मथौली दा माई अल फ्रेन्ड्स एन्ड फ्यामिलीलाई 143 भन्न चाहन्छु आई लभ यु एसएमएस 92 ओके बाई भन्नु लेख्नुभएको छ विष्णु भनेको चाहिँ खासमा अब यो कान्छो कि कान्छी हो तपाईँले कान्छी लेख्नु भएको छ अब यसमा डिस्कस गर्ने कुरै भएन नि हेलो दिदी नमस्ते आरामै हुनुहुन्छ लेख्नु भएको छ ए दिदी बिल्कुल आराम आई एम एसबी तामाङ फ्रम भीमस्थान छ जोगे खोलाबाट दा अब बज्ने गीत मरिन घर के लेख्नु भयो मरिन परिवारलाई सुनाउन चाहन्छु मेरो लेख्नु भएको कि होइन एमइआरएन लेख्नु भएको छ ओ लेख्दा एन भएको कि त मेरो घर परिवारलाई सुनाउन चाहन्छु र विशेष गरी हजुरलाई ल ओके बाई दा लेख्नु भएको छ थ्याङ्क यू सो मच अर्को म्यासेज छ विशेष गरी मलाई लेखिदिनु भएकोमा अब त धेरै धेरै धन्यवाद हाइदा खाना भयो आई मिस यु ल एन्ड अञ्जन दालाई पनि गुड नाइट सी यु आई एम अञ्जन अञ्जनजीले पठाउनु भएको छ है कताबाट नाम चिटिङ गर्नुभएको कि आफ्नै नाम लेख्नु भएको चाहिँ मैले थाहा पाउँछ किन होइन पक्कै पनि त्यस्तो त गर्नु भएन कहाँ त्यस्तो गरिन्छ त होइन अर्काको नाम राखिराखे कसैले म्यासेज गरिदिँदै हो कि अर्को म्यासेज हाई दा के छ तिमी भन के म भन्छु तिमी भन के लेख्नु भएको क म भन्छु ख ए ए ए भन लेख्नु भएको होला बन लेख्नुपछि त्यही भएर अलिक बुझ्न गाह्रो पऱ्यो क्या तिमी भन क म भन्छु ख म तिमीलाई माया गर्छु नाइ न ल अमलेबाट भीम लामा अर्को म्यासेज लिँदैछु म प्रोग्राममा हेलो दा एन्ड दी के छ खबर लेख्नु भएको छ हाम्रो खबर एकदम ठिकठाक छ तपाईँको पनि ठिकठाक होला होइन त ठिकठाक होस् सधैँभरि हाँसी खुसी बाँच्नुहोस् के छ र मरिलानु जिन्दगीमा होइन लेख्नु भएको छ म तिमी भन खो सरी मैले अर्को म्यासेज लिनुपर्ने हेलो दा एन्ड दी के छ खबर अनि मामा भयो त आई एम ललिता पुलामी लङ्गुर खोलाबाट माई अल फ्रेन्ड्सलाई मिस यु भन्छु भनेर लेख्नु भएको छ ललिताजीको म्यासेज अघि पनि पढाएको थिएँ ठिकै छ फेरि पनि पढ्न पाइयो अर्कोचोटि पनि पढ्न पाइयोस् फ्रम ठुल्डाँडा नेम अभिषेक हाई ब्रो के छ हो खबर ब्रो मेरो एसएमएस गायब भयो त कहाँ गायब भयो मैले पुरा खोजली खोजली खनी खनी लिएर आइसकेको छु तपाईँको म्यासेज गायब हुन मेरो फ्रेन्डलाई आई लभ यु छ भनिदिनु ल ओके बाई गुड नाइट भनेर लेख्नु भएको छ उताबाट पनि धेरै बाई बाई आउनु थालिसक्यो मलाई पनि अलिकति आज एकदम हट हट फिल भइरहेको छ एकदम गर्मी फिल भइरहेको छ पसिना आउनु थालिसक्यो त्यस कारणले म पनि आजको प्रोग्रामबाट चाहिँ बिदा माग्ने तर्खर गरिरहेको छु है यति बेलासम्म सुनिदिनु हुने तपाईँ सम्पूर्ण सम्पूर्ण सम्पूर्ण साथीहरूलाई धेरै धेरै धेरै धेरै धन्यवाद है जस जसले म्यासेज गर्नुभयो उहाँ सबैजनालाई धन्यवाद जसको म्यासेज प्रोग्राममा मैले चाहिँ वाचन गरेँ उहाँहरू खुसी हुनुभयो होला जसको म्यासेज आज आएन प्रोग्राममा उहाँहरू दुःखी हुनुहुन्छ किनकि मलाई थाहा छ तपाईँको म्यासेज अर्को दिन पक्कै पनि पढ्नेछौँ एकदम हामीसँग सुरक्षित साथ बसिरहेको छ हावाहुरी पानी आँधीहुरी केहीले पनि तपाईँको म्यासेज केही गर्न सक्दैन एकदम मजाले राखिरहेछौँ सुरक्षित साथमा होइन त्यसैले तपाईँ म्यासेज सातै दिन चौबिसै घन्टा जुनसुकै समय म्यासेज पठाउन सक्नुहुनेछ म्यासेज पठाउँदै गर्नुहोला त्यसको लागि जानुहोस् मोबाइलको म्यासेज बक्समा टाइप गर्नुहोस् एसडिएच एक स्पेस दिनुहोस् टाइप गर्नुहोस् 92 फेरि एक स्पेस दिनुहोस् तपाईँको म्यासेज लेख्नुहोस् नाम लेख्नुहोस् ठेगाना लेख्नुहोस् होइन तपाईँको भोगाई लेख्नुहोस् तपाईँको शुभकामना लेख्नुहोस् तपाईँको चाहिँ सन्देशहरू लेख्नुहोस् जे लेख्नुहोस् पठाउनुहोस् 99 पक्कै पनि यो मेसेज यो प्रोसेसबाट पठाइसकेपछि हामीसँग आउनेछ, तपाईँले रिप्लाई पाउनुहुनेछ। स्पोन्सर पार्टनर ग्यालेक्सी एकाडेमीलाई पनि धेरै धेरै धन्यवाद, टेक्निकली सपोर्टको लागि अञ्जनलाई पनि धेरै धेरै धन्यवाद, सुनिदिनुहुने मेसेज गरिदिनुहुने सबैजनालाई धेरै धेरै धन्यवाद। अर्को हप्ता ठिक 8 बजे फेरि तपाईँकै रेडियो सेटमा तपाईँकै मेसेजको साथमा उपस्थित हुने बाचासहित आजको प्रोग्रामबाट सुमन बराल छुट्टिए। नमस्ते। एक ठुमका मारे भने सहर अस्त व्यस्त दिल की रानी हूँ मैं, धड़कन में समाने तारा लाइचौ लाइचौ लाइचौ हे लाइचौ मोहनी, तिम्रो माया जालमा परेर बिग्रियो घर पनि, तिम्रो माया जालमा परेर बिग्रियो घर पनि। नेपाली सेवाको साझा पखबाट जितेन्द्र राउतको नमस्कार।